अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। अब समाचार विस्तारमा। नेपाली कङ्ग्रेसका चितवन क्षेत्र नम्बर 4 उम्मेद्वार रामकृष्ण घिमिरेले यसअघि निर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले गरेको प्रतिबद्धता आफूले पूरा गर्ने बताउनु भएको छ। असार 8 गते हुने संविधान सभाको उपनिर्वाचनको चुनावी प्रचारको क्रममा भरतपुर नगरपालिकाको वडा नम्बर 8 विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री कोइरालाको माध्यम भएर जनताको सेवा गर्ने बताउनु भएको छ। सभापति कोइरालाले यस क्षेत्रमा झन्डै 1 अरबको बजेट पारिदिएको भन्दै घिमिरेले भन्नुभयो, तपाईँहरूको समस्या भन्नुहोस्, फाइल बोकेर म प्रधानमन्त्रीकोमा पुग्छु। संविधान बनाउनुको साथै सुकुम्बासी समस्या, विकास निर्माण लगायतका काममा आफू लाग्ने बताउँदै उम्मेद्वार घिमिरेले जनताले गुनासो गर्ने ठाउँ नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बुद्ध समितिले आयोजना गरेको घर दैलो एवं चुनावी सभामा कङ्ग्रेस नेता पूर्णबहादुर राणा भाट, जिल्ला सदस्य जगन्नाथ कणेल, सल्लाहकार दिल्लीराम लामिछाने, बुद्ध सभापति दामोदर नेउपाने, जीवनाथ कणेल लगायतले अनुभव र पहुँचका कारण कङ्ग्रेसलाई जिताउन सबैलाई अपिल गर्नुभएको छ। सो क्रममा भरतपुर नगरपालिकाको वडा नम्बर 8 अन्तर्गत पिपल चोक, रहर चोक, बमदेवी चोक, सल्यानी ज्योति चोक, जय नेपाल चोक, 22 बिघा गुम्बा, हेल्थ पोस्ट चोक, मखन चोक, हरिहर मन्दिर, डेरी चोक र पार्टी कार्यालयमा चुनावी सभा गरिएको थियो। बुथ समितिले सबैलाई खबर गरेपछि घर घरबाट चुनावी घर दैलोमा स्थानीय समावेश भएका हुन्। नेपाली कङ्ग्रेसले चुनावी प्रचार प्रसारकै क्रममा आज भरतपुर नगरपालिका 9 पहिलो चरणको घर दैलो कार्यक्रम सम्पन्न गरेको छ। बुथ सभापति धर्मराज पौडेल र सचिव सन्तलाल गुरुङको नेतृत्वमा भएको पहिलो चरणको घर दैलोसँगै भोलिदेखि भातृ सङ्घ संस्थाको अगुवाईमा असार 4 गतेसम्म प्रचारको अभियानलाई तीव्रता दिइने पनि बताइएको छ। चुनाव प्रचारकै क्रममा आज नगरपालिकाका सबै वडा र गाविसहरूमा घर दैलो अभियानलाई तीव्रता दिइएको क्षेत्र नम्बर 4 प्रचार संयोजक निर्मल कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच चुनाव प्रचारको क्रममा नेपाली कङ्ग्रेसले भोलि आमसभाको आयोजना गरेको छ। गुन्जनगरको अमर युवा क्लबको परिसरमा हुने आमसभालाई नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको कङ्ग्रेसले जनाएको छ। चितवन क्षेत्र नम्बर 4 यही असार 8 गते हुने संविधान सभा उपनिर्वाचनमा एमालेको पक्षमा जनलहर सृजना भएको एमाले नेताहरूले बताएका छन्। एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य विजय सुवेदीले आगामी संविधान सभा उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको बताउनु भएको छ। भरतपुरका विभिन्न वडामा आयोजित घर दैलो कार्यक्रममा बोल्दै उहाँले जित निश्चित देखेर अन्य पार्टी आत्तिएको बताउनु भएको छ। एमाले जिल्ला अध्यक्ष जेएन थपलियाले चितवन क्षेत्र नम्बर 4 चुनावमय भइसकेको र विभिन्न क्षेत्रमा एमालेकै पक्षमा जनरहर छाएको पनि बताउनु भएको छ। उहाँले एमाले शिक्षा, स्वास्थ्य, कृषि विकास लगायतका क्षेत्रमा बढी जोड दिएकाले अहिले एमालेलाई विजयी गराउनु पर्ने बताउनु भयो। सबैको पहिचान र देशको सद्भावका लागि एमालेलाई जिताउनु पर्ने विचार उहाँले व्यक्त गर्नुभएको छ। यस्तै एमाले उम्मेद्वार पार्वती रावलले एमाले जस्तो सुकै कठिन परिस्थितिको पनि सामना गर्न तयार रहेको भन्दै निर्वाचन मार्फत चितवन क्षेत्र नम्बर 4 जनतालाई विकासको प्रक्रियामा अगाडि बढाउने बताउनु भएको छ। जनताले हामीप्रति निकै अपेक्षा र भरोसा गरेका छन्, त्यसका लागि एमाले सधैँ तयार छ, रावलले भन्नुभयो। यसैबीच नेकपा एमाले चितवनले संविधान सभा उपनिर्वाचनको प्रचार प्रसारलाई आज पनि निरन्तरता दिएको छ। आज भरतपुरका विभिन्न वडा र क्षेत्र नम्बर 4 अन्तर्गतका विभिन्न गाविसमा घर दैलो गरेको छ। पार्टीका जिल्ला उपसचिव तथा उम्मेद्वार दिल कुमारी रावल पार्वती सहितको टोलीले मत माग्दै घर दैलो गरेको हो। यसैबीच भरतपुर नगरपालिका 9 आज घर दैलो कार्यक्रम गरेको छ। घर दैलो कार्यक्रममा उत्साहित हुँदै स्थानीयले पार्वती रावलको विकल्प नभएको बताएका छन्। यसैबीच भरतपुर नगरपालिका 13 सुकुम्बासी समुदायको भेला सम्पन्न भएको छ। भेलाले अहिलेसम्म त्यस क्षेत्रबाट जितेका उम्मेद्वारले सुकुम्बासीको पक्षमा काम गर्न नसकेकाले यसपटक पार्वती रावललाई भोट हाल्ने बताएका छन्। बुद्धिनाथ खरालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेपाल भूमिहीन सुकुम्बासी संगठनका जिल्ला अध्यक्ष शेरबहादुर तामाङ, नेकपा एमाले जिल्ला सदस्य पदम पाणी सुवेदी, जिल्ला सल्लाहकार समितिका अध्यक्ष मुक्तिनाथ अधिकारी लगायतको उपस्थिति थियो। त्यसै गरी उता भरतपुर नगरपालिका 13 कैलाशनगर दुर्गा मन्दिर टोलमा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलाले उपनिर्वाचनमा एमालेको पक्षमा जनलहर सृजना गर्ने निर्णय समेत गरेको छ। नेपाल स्टु र प्याप्सन बीच दुई बुँदे सहमति भएको छ। सहमतिसँगै बन्द संस्थागत विद्यालय खुलेका छन्। पूर्व सहमति कार्यान्वयन नभएको भन्दै नेपाल स्टुले चितवनका सबै संस्थागत विद्यालय बन्दको आह्वान गरेपछि नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल स्टु निजी तथा आवासीय विद्यालय संगठन प्याप्सन बीच वार्ता भएको हो। नेपाल स्टुका अध्यक्ष विष्णुबहादुर भुजेलले वार्तामा असोज 5 गतिको सहमति अनुसार असार 10 गतिभित्र कार्यान्वयन गर्ने र सहमति कार्यान्वयन भए नभएको अनुगमन गर्न 6 सदस्यीय अनुगमन समिति गठन गर्ने सहमति भएपछि आजदेखि विद्यालय खुलेको जानकारी गराउनु भएको छ। पौषदेखि चैतसम्मको बाँकी तलब भत्ता र वैशाखदेखिको तलब भत्ता दिने कुरामा निजी विद्यालयले आलटाल गरेको भन्दै नेपाल स्टुले अनिश्चितकालीन संस्थागत विद्यालय बन्दको आह्वान गरेको थियो। पछिल्लो समय अभिभावक संघ चितवनको अध्यक्षता जिल्ला शिक्षा कार्यालयको रोहोबरमा निजी तथा आवासीय विद्यालय संगठन प्याप्सनले विगतमा गरिएको शिक्षक वृद्धि गरिएको तलब भुक्तानी दिने सहमति पूर्णतया पालन गर्ने सहमति गरेको थियो। तर ती सहमति पालना नभएपछि नेपाल स्टु आन्दोलनमा उत्रिएको थियो। चितवनमा हाल करिब 150 को हाराहारीमा निजी विद्यालयहरू रहेका छन्, जसमा हजारौं विद्यार्थी अध्ययनरत छन्। महेशपुर भन्सार कार्यालय नवलपरासीको राजस्व संकलनमा वृद्धि भएको छ। भन्सार चुहावट चोरी तस्करी नियन्त्रणले भन्सारको राजस्व संकलनमा वृद्धि भएको हो। गत वर्षको तुलनामा यस वर्षको हालसम्म भन्सार कार्यालयको राजस्व संकलन बढ्दै 3,37,42,000 रकम सङ्कलन भएको भन्सार अधिकृत गुणराज पोखरेलले जानकारी दिनुभएको छ। भन्सार कार्यालयबाट निकासी पैठारी हुने शीर्षक मध्ये पैठारीतर्फ 1,56,53,000, कृषि सुधार शुल्कतर्फ 32,60,000, पैठारी सेवा दस्तुरतर्फ 7,89,000, मूल्य अभिवृद्धि करतर्फ 1,39,13,000 र अन्तशुल्कतर्फ 1,18,000 राजस्व उठेको उहाँले बताउनु भएको छ। नेपाल विद्युत प्राधिकरणले सडकमा रहेका विद्युतका पोलहरू नहटाइदिँदा सडक विस्तार कार्य रोकिने भएको छ। भरतपुर बाइपास रोडमा बसेनीदेखि दियालो बङ्गलासम्मको सडक विस्तार भइरहँदा विद्युतका पोलले समस्या निम्तिएको छ। सडक डिभिजन कार्यालय, जिल्ला वन कार्यालय र विद्युत प्राधिकरणसँग समन्वय नहुँदा निर्माण कार्य ढिलाइ भएको छ। 1200 मिटर पिच तथा सडक विस्तार गर्न सडक डिभिजनले गत वर्ष हिम सगरमाथा ढिकुचीलाई ठेक्का दिएको थियो। 14 मिटर चौडा र 7 मिटर पिच गर्नुपर्ने सडकमा विद्युतका पोलहरू बीच सडकमा पर्ने देखिएको छ। सडकमा छेवैमा 4 ठुला सालका रुख पनि परेको छ। रुख काट्ने सम्बन्धमा वन कार्यालयसँग सम्झौता भइसकेको सडक डिभिजन कार्यालयका इन्जिनियर सौरभ वज्राचार्यले बताउनु भएको छ। तीव्र सहरीकरण भइरहेको भरतपुर नगरपालिकामा थप 3 गाउँ विकास समिति गाभेर उपमहानगरपालिका बनाउने तयारी भइरहेको छ। उपमहानगरपालिका सिफारिस गर्न नगरपालिकाले जिल्ला विकास समितिमा बैठकको निर्णय पठाएको छ। 4 नगरपालिका भएको चितवनमा भरतपुर उपमहानगरपालिका बने नगरपालिका भने 3 हुनेछन्। भरतपुरमा गाविन तयार गाविसहरूमा मङ्गलपुर, फुलबारी र गीतानगर रहेका छन्। 2 सालअघि स्थानीय विकास मन्त्रालयले माएको सिफारिसको बेलामा पनि भरतपुरलाई उपमहानगर घोषणा गर्न माग गर्ने चर्चा चले पनि त्यति बेला भने गरिएन। भरतपुर नगरपालिकाका प्रमुख नारायण प्रसाद सापकोटाले भरतपुरले स्थानीय स्वायत्त शासन ऐन 2055 तोके अनुसारका सबै पूर्वाधार पुरा गरिसकेकाले उपमहानगर माग गरेको बताउनु भएको छ। जनसङ्ख्या, आमदानी र पूर्वाधार विकास पुरा गरिसकेका छौँ, सापकोटाले भन्नुभयो। त्यसैले सिफारिस गर्ने निर्णय गरिएको छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न रहेको छ। राजसंस्थावादी वृहत समूहले आउँदो वर्षको वैशाख 11 गतिभित्रै राजसंस्थालाई पुनर्स्थापना गर्ने उद्घोष गर्नुलाई तपाईँ के भन्नुहुन्छ? ए, दलका नेताहरूलाई चुनौती, बी, भारतको साथ पाए हुने हो, र सी, असम्भव कुरा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। अब पालो ट्राफिक खबरको। यति बेला नानगढ हेटौँडा बिरगञ्ज सडक खण्ड खुला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड, नानगढ परासी बुटवल सडक खण्ड पनि खुल्ला रहेका छन्। ट्राफिक खबर। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 104 चितवन फोन नम्बर 0656 63063 मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 43 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24 डिग्री सेल्सियससम्म रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहान र दिउँसो घाम लागे तापनि बेलुकी भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। हामी स्थानीय समाचारको अन्त्यमा छौँ। तपाईँको गाउँ ठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामीलाई सम्झने फोन नम्बर 0556 65 2530 533। फ्याक्स नम्बर रहेको छ 0556 65 3130। इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो radioarpan@gmail.com। हवस् त, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com पनि संसारभर एकैसाथ सुनिरहनु भएको। साँझ 7:30 बजेको अर्पण स्थानीय समाचार सकियो। अनिता अर्याल बिदा भए, नमस्कार। यस अर्पण स्थानीय समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, बिज बाटो, बिजुली, संचार, यातायात।